कार्यक्रम आदि बनाउँदा त्यसको निश्चित उद्देश्य लक्ष्य निर्णय गर्नुभन्दा अगाडि त्यस्तो उद्देश्य लक्ष्य प्राप्त गर्न सक्छ कि सक्दैन भनेर जाँच पडताल गर्नु, लेखा जोखा गर्नु, कार्यान्वयन भइरहँदा अपेक्षा गरिए अनुरूप प्रगति हासिल गरेको छ कि छैन भनेर देखरेख गर्नु, हेर्नु, अनि कार्यान्वयन समाप्त भइसकेपछि अपेक्षित नतिजा ल्याए कि ल्याएन, अपेक्षित परिणाम वा उपलब्धि ल्याए कि ल्याएन, अपेक्षित प्रभाव पारे कि पारेन भनेर विस्तृत लेखा जोखा गर्ने कुरालाई मूल्याङ्कन भनिहाले। मूल्याङ्कन भनेको कुनै कार्यक्रम कार्यान्वयनमा लानुभन्दा अगाडि डिजाइनकै फेजमा यसको फिजिबिलिटी हेर्नु पनि यो मूल्याङ्कन हो, कार्यान्वयन भइरहँदा अनुगमन गर्नु पनि मूल्याङ्कन हो, कार्यान्वयन सकिएपछि रिजल्टलाई मापन गर्ने, उपलब्धिको लेखाजोखा गर्ने र प्रभावको लेखाजोखा गर्ने पनि मूल्याङ्कन हो। अनुगमन चाहिँ मूल्याङ्कनकै दोस्रो पार्ट हो, इम्प्लिमेन्टिङको बेला हेर्ने काम चाहिँ अनुगमन। यसरी हामीले मूल्याङ्कनलाई परिभाषित गर्न सक्छौँ। अब अनुगमन र मूल्याङ्कनको बिचमा के भिन्नता हुन्छ भनेर मैले तपाईँहरूलाई लेखाएको पनि तैपनि एकचोटि रिकल गर्छु। अनुगमन र मूल्याङ्कन बिचको भिन्नता त सबभन्दा पहिला अब्जेक्टिभमै छ। अनुगमन करेक्टिभ एक्सन वा प्रब्लम सल्भिङका लागि गरिन्छ, मूल्याङ्कन चाहिँ समग्र कामको नतिजा प्रभाव उपलब्धिको लेखाजोखा गर्न है। दोस्रो, अनुगमन भनेको सामान्यतया तालुक निकायले वा त्यो कामको प्रमुख अधिकारीले नै गर्छ, मन्त्रालय हो भने सचिवले पहिलो रेस्पोन्सिबिलिटी होला, महाशाहको महाशाह प्रमुख या सहसचिवले होला, वा कुनै निकाय कार्यालयको मन्त्रालयले होला भने यसरी अनुगमन चाहिँ कुनै कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवार निकाय आफैले गर्छ पहिलो, त्यसको तालुक निकायले गर्छ र ऐन कानुनले तोकेका संयन्त्र वा निकायहरूले पनि अनुगमन गर्छन्। तर मूल्याङ्कन भनेको चाहिँ के हो त भन्दाखेरि विज्ञ विशेषज्ञ समूहहरूद्वारा कुनै पनि कामको मूल्याङ्कन हुनसक्छ। अब सामान्य जेनेरिक कामको त अरू तरिकाले पनि होला, तर कुनै एउटा प्रोजेक्ट सम्पन्न भयो यसले कस्तो इम्प्याक्ट पार्यो वा पारेन भने विशेषज्ञ एक्सपर्ट उनीहरूद्वारा मूल्याङ्कन गराइन्छ। अब अर्को फरक भनेको अनुगमन कार्यान्वयनको चरणमा मात्रै हुन्छ, मूल्याङ्कन कार्यान्वयनभन्दा अगाडि डिजाइनको फेजमा पनि कार्यान्वयनपछि समापन भइसकेपछि पनि मूल्याङ्कन चाहिँ हुन्छ। त्यसैले अनुगमन सूक्ष्म कुरा हो, अङ्ग हो भने मूल्याङ्कन समग्र कुरा हो, होल हो, त्यो चाहिँ अनुगमन चाहिँ पार्ट हो। अनुगमन गर्दा सामान्यतया यो डेस्क रिभ्यू, फिल्ड स्टडी, तथ्य तथ्याङ्कको विश्लेषण, रिपोर्टिङ आदि जस्ता सामान्य विधिद्वारा अनुगमन गर्न सक्छ। मूल्याङ्कनका चाहिँ विशिष्टीकृत टुल र विधिहरू हुन्छन् मूल्याङ्कन गर्ने है, त्यसमा चाहिँ इनडेप्थ एनालिसिसमा गर्ने। अनुगमन गर्दाखेरि सरसर्ती वस्तुस्थितिको लेखाजोखा गरिन्छ र शीघ्र एउटा धारणा बनाइन्छ भने मूल्याङ्कनमा चाहिँ एकदमै डिटेलमा विश्लेषण गरिन्छ, त्यसको चाहिँ के भन्छ सिभी रेसियो हेरिन्छ अथवा रिटर्न रेट अफ रिटर्न हेरिन्छ होला, अथवा त्यसले गरिबलाई कस्तो इम्प्याक्ट पार्यो भनेर पनि हेरिन्छ होला, रेभेन्यू कति ब्रोडली यो चाहिँ गरिने भयो मूल्याङ्कन भनेको। सो यसरी फरकहरू हुन्छन् तपाईँले पढि पनि सक्नु भएको छ। अब अनुगमनको उद्देश्य र महत्त्व स्पष्ट पार्नुहोस्। नेपालको सार्वजनिक शासनमा धेरै जसो कार्यहरू समयमै सम्पन्न नहुनु र सम्पन्न भएका कामको समेत गुणस्तर न्यून हुनुको पछाडि अनुगमन प्रभावकारी नभएर भन्ने भनाइ छ। तपाईँ यो भनाइसँग कतिको सहमत हुनुहुन्छ र किन तर्कसहित भनेको सिम्पल, अनुगमनको अनुगमन मूल्याङ्कन दुइटैको भनौँ न उद्देश्य र महत्त्व त के हो त भन्दा अनुगमनको यहाँ हेर्दा चाहिँ समयमै समस्या पहिचान गर्ने र सुधार गर्ने, आयोजना कार्यक्रमलाई सही दिशा निर्देश गर्ने, अनि तल्लो तहका कर्मचारी इकाइहरूमा देखा परेका समस्याहरूलाई सम्बोधन गरेर उनीहरूलाई कामप्रति जागरुक गराउने, अनि स्रोत साधनको दुरुपयोग रोक्ने, न्यूनतम लागतमा अधिकतम प्रतिफल प्राप्त गर्ने होइन, सम्भावित जोखिम र समस्याको समयमै पहिचान गरी ठुलो घाटा वा दुर्घटना हुनबाट बचाउने होइन आदि, यस्तो उद्देश्य महत्त्व एकै ठाउँमा हो यो उद्देश्य तथा महत्त्व, र सङ्गठनको समग्र कार्य सम्पादनको स्तरमा सुधार गर्ने, यसरी चाहिँ उद्देश्य वा महत्त्व लेखा सकिन्छ। नेपालको सार्वजनिक प्रशासनमा चाहिँ अब अनुगमन नहुँदाखेरि धेरै जसो आयोजनाहरू समयमा सम्पन्न नभपाउँ भन्ने भनाइ सुधार गर्नुपर्छ भन्ने थाहा हुन्छ। त्यसैले हामी कहाँ चाहिँ त्यो अनुगमन नभएको कारणले गर्दाखेरि त्यस्तो खालको समस्यालाई समयमै समाधान गर्न सकिएको छैन। अनि अरू थुप्रै कारण छन् जसले गर्दाखेरि चाहिँ काम समयमा सकिँदैन र गुणस्तर हुन्छ अनुगमन नहुँदा नभएको कारणले। किनभनेदेखि सुविधा प्राप्त हुन्छ, कोचिङ मेन्टरिङ टिचिङ जस्ता सुविधाहरू प्राप्त हुन्छन्। अर्को चाहिँ अनुगमनले कार्यक्रम आयोजनालाई कार्ययोजनाको सीमाभित्र राख्छ, जसले गर्दा खर्चमा अनुशासन हुन्छ, समयमा काम हुन सक्छ, गुणस्तरीय काम हुन सक्छ। अर्को चाहिँ कार्य सम्पादनको गुणस्तर अभिवृद्धि पनि गर्छ अनुगमनले, होइन? तर अब हामी कहाँ चाहिँ त्यो अनुगमन नहुँदाखेरि गुणस्तर कमजोर भएको। अर्को अनुगमनले कर्मचारी र सुपरिवेक्षकका बिचमा सम्बन्ध पनि सुदृढ गर्ने हुन्छ, तर अब हामी कहाँ चाहिँ त्यस्तो अनुगमन भए पनि रिचुअल खालको हुने हुँदाखेरि चाहिँ त्यो प्रयोजनको लाभ यसबाट प्राप्त हुन सकेको छैन। यसरी केही हदसम्म सही हो यो कारणले गर्दा भनेर कारण चाहिँ मूल्याङ्कनका किसिम उल्लेख गर्दै नीति कार्यक्रमको प्रभावकारिता मूल्याङ्कनको भूमिका भेरी सिम्पल। मूल्याङ्कनका किसिम अघि नै मैले भनिहालेँ, एक्सेन्ट इभ्यालुएसन तर्जुमाकै क्रममा गरिने मूल्याङ्कन, अनि त्यसपछि अनगोइङ इभ्यालुएसन अनुगमन भयो, त्यो चाहिँ एक्सपोस्ट इभ्यालुएसन कुनै कार्यक्रम नीति कार्यान्वयन भइसकेपछि समापन भएपछि गरिने, त्यसमा चाहिँ नतिजा मूल्याङ्कन रिजल्ट इभ्यालुएसन अनि उपलब्धि मूल्याङ्कन आउटकम इभ्यालुएसन र इम्प्याक्ट मूल्याङ्कन अथवा प्रभाव मूल्याङ्कन इम्प्याक्ट इभ्यालुएसन गरेर यस्ता खालका प्रकारहरू हुन्छन् मूल्याङ्कनका किसिमहरू गर्दै नीति कार्यक्रमको प्रभावकारिता मूल्याङ्कनमा प्रभावकारितामा मूल्याङ्कनको भूमिका। अघि हामीले अनुगमनको जे लेख्यौँ यसमा पनि त्यही नै हो, मूल्याङ्कनको भूमिका चाहिँ के हो भन्दा अलिक फरक अहिलेको भन्दा चाहिँ पाठ सिकिन्छ, विगतकोबाट लेसन लर्न गरेर नयाँ नीति योजना कार्यान्वयन गर्दाखेरि चाहिँ समस्याहरूलाई अथवा त्यही गल्तीहरूलाई दोहोऱ्याइँदैन एउटा। दोस्रो, मूल्याङ्कनले डेफिनेटली रिजल्टलाई पनि राइट ट्र्याकिङ गर्छ। तेस्रो, मूल्याङ्कनले के गर्छ त भन्दाखेरि जनताका लागि भनेर सरकारले ल्याएका कार्यक्रमहरू जनमुखी भयो कि भएन, जनताले त्यसबाट कति लाभ प्राप्त गरे भन्ने कुरा आम जनसरकारको विषय चासोको विषय हो र त्यसलाई उजागर गरिदिन्छ मूल्याङ्कनले। र मूल्याङ्कनले अर्को एउटा के गर्छ भनेदेखि कुनै आयोजना वा कार्यक्रम सञ्चालन गर्नुको पुष्टि वा गैर पुष्टि गरिदिन्छ। पुष्टि भनेको राम्रो आयो मूल्याङ्कनबाट पनि हो, राम्रो थियो, सही गरियो, सरकारले गरेको राम्रो हो भनेर, तर एकदम झुर भयो, त्यसको सबै पैसा मात्रै बालुमा पानी हाले जस्तो भयो, नतिजा आएन भने चाहिँ सरकारकै कार्यक्रम प्रभावकारी होइन भन्ने हुन्छ र सरकारको छवि असर गर्छ। त्यसैले यो मूल्याङ्कनका थुप्रै हुन्छन् लाभहरू वा के अरे फाइदाहरू चाहिँ नीति वा कार्यक्रमको प्रभावकारितामा मूल्याङ्कनका भूमिका चाहिँ यस्तो यस्तो हुन्छ भन्नु पर्यो। र नेपालमा विकास कार्यक्रम तथा आयोजनाहरू अनुगमन र मूल्याङ्कन सम्बन्धी नीतिगत एवं संस्थागत व्यवस्था उल्लेख गर्दै, अब यहाँ नीतिगत भन्यो भने चाहिँ तपाईँले संविधानको राज्यका नीतिहरूमा विकास व्यवस्थापनसँग सम्बन्धित नीतिमा चाहिँ आयोजनाहरूको अनुगमन मूल्याङ्कनलाई प्रभावकारी बनाउने भन्ने उल्लेख छ भनेदेखि खास गरिकन आवधिक योजनाले अनुगमन मूल्याङ्कन सम्बन्धी छुट्टै च्याप्टर राखेर अनुगमन मूल्याङ्कनका प्रोभिजनहरू गरेको छ। त्यसपछि गएर यो के भन्छ राष्ट्रिय योजना आयोगमा यो एकीकृत वा समष्टिगत अनुगमन मूल्याङ्कन निर्देशिका भन्ने छ, त्यसले अनुगमन मूल्याङ्कनलाई परिभाषित गर्ने, अनुगमन मूल्याङ्कनका विधि तौर तरिकाहरू तोक्ने होइन, र अनुगमन मूल्याङ्कनमा विभिन्न निकायहरूको भूमिका तय गर्ने जस्ता कामहरू गरेको छ। र प्रत्येक वार्षिक बजेटले र कुनै आयोजनाले कार्यक्रमले त्यसमा चाहिँ अनुगमन मूल्याङ्कनका लागि महत्त्व दिएर बजेट छुट्याएको हुन्छ, अनुगमन मूल्याङ्कन सम्बन्धी सूचक योजना कार्ययोजना आदिको व्यवस्था गरेको हुन्छ। यस्ता खालका नीतिगत व्यवस्थाहरू छन् भनेदेखि संस्थागतमा हेऱ्यो भने चाहिँ खास गरी विकास आयोजना कार्यक्रमहरूको राष्ट्रिय योजना आयोगले अनि त्यसपछि गएर तालुक निकायले मन्त्रालय विभागले आखिरी तालुकले पनि गर्ने भयो आज आयोजना प्रमुखले पनि गर्ने भयो अनि प्रशासनिक कामको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अनुगमन गरिराखेका हुन्छ आफू मातहतका निकायहरूको सम्बन्धित मन्त्रालयको प्रशासन शाखाले गर्छ त्यसपछि गएर वित्तीय कुराको अनुगमन अथवा मूल्याङ्कन चाहिँ खास मुख्य भूमिका कसको हुन्छ त भन्दा राष्ट्रिय योजना आयोगको पनि केही हदसम्म हुन्छ अर्थ मन्त्रालयको हुने भयो संसदका संसदीय समितिहरू खास गरी यो के भन्छ आर्थिक समिति होइन यस्ता खालका समितिहरू जो अर्थतन्त्र हेर्ने क्षेत्राधिकार भएका समितिहरू छन् तिनीहरू पनि संलग्न हुन्छन् होइन संस्थागत व्यवस्थाको कुरा गर्दाखेरि अनुगमन मूल्याङ्कनमा अब उसले गर्दै तिनले के कस्ता विधिहरूको प्रयोग गरी अनुगमन मूल्याङ्कन गर्ने गरेका छन् भन्दा अघि मैले भनेकै कुराहरू छ फिल्ड भिजिट हुन्छ तथ्याङ्क सङ्कलन हुन्छ टेस्ट रिभ्यू गरेर पनि हुन्छ त्यसपछि गएर केही यो प्रगति समीक्षा गरेर हामी कहाँ एमड्याक एनड्याक चौमासिक प्रगति विवरण वार्षिक प्रगति विवरण यसरी प्रगति समीक्षा गरेर प्रगति टिका प्रकाशन गरेर होइन राष्ट्रिय समस्या विकास समस्या समाधान समितिको बैठक एनड्याक वा मिनिस्ट्रियल लेभल प्रब्लम सल्भिङ एक्सन कमिटी होइन यो मन्त्रालय तहको समस्या समाधान समिति यस्ताहरू मार्फत पनि हामीले अनुगमन मूल्याङ्कन गर्दै आएका छौँ भने थर्ड पार्टी इभ्यालुएसन पनि गराउने गरेका छौँ स्वतन्त्र कन्सल्टेन्ट हायर गरेर उसले नीति कार्यक्रम आयोजना आदिको अनुगमन मूल्याङ्कन गरेर प्रतिवेदन दिने चलन पनि छ है यस्ता खालका विधिहरूको प्रयोग गरी अनुगमन मूल्याङ्कन गर्ने गरेका अब आयोजनाहरू अनुगमन मूल्याङ्कनमा रहेका समस्या केलाउँदै समाधानका लागि यो त भेरी सिम्पल हो प्रब्लम भनेको के हो त भन्दा हाम्रो कार्यक्रम स्वीकृत हुँदा अनुगमन मूल्याङ्कन योजना आधार सूचक यो सहित मात्रै स्वीकृत हुनुपर्थ्यो तर अहिले अनुगमन मूल्याङ्कन योजना बेगरै कार्यक्रम स्वीकृत चलन छ र त्यसले गर्दा अनुगमन गरिँदैन अनुगमनलाई एकदम इग्नोर्ड विषय मानिएको छ लो पोर्टफोलियोको जब त्यसमा मान्छे पनि जान चाहँदैनन् र त्यसपछि मन्त्रालय विभाग कार्यालयहरूले पनि अनुगमनलाई कम महत्त्व दिन्छन् अनुगमनका नाममा फिल्ड भिजिट जाँदाखेरि चाहिँ यो कर्मचारीहरूले त्यसलाई चाहिँ इन्सेन्टिभका रूपमा प्रयोग गर्ने गरी कतिपय त काज भर्ने स्वीकृत गराउने अफिसमा हाजिर नगर्ने अनि त्यसपछि अफिस पनि आइरहने काम पनि गर्ने तर हाजिर नगर्ने अनि त्यो अवधिको काजको पैसा खाने जहाँ जानुपर्ने हो त्यो फिल्डमा नजाने धेरै यस्तो हुन्छ है तपाईँ दसैँ आउन आँट्यो अब कारले सहयोगी ड्राइभर अनि खरिदार नासु यिनीहरू सबै धेरै जसो चाहिँ के गर्छन् त भन्दा ल अब एउटा काज दिनु पऱ्यो भनेर तर काज जानलाई त्यस्तो कहिले पनि नगर्नु होला तपाईँहरू पनि धेरै हुनुहुन्छ त्यो भ्रष्टाचार हो तपाईँ उहीँ फिल्डमै गएर कुनै काम छ त्यसबाट राज्यलाई फाइदा हुन्छ भने काज लिनु अर्को कुरा अब दसैँ आयो दसैँ खर्च चाहियो एउटा काज पाऊँ वा दुई तिन महिनादेखि भयो मैले कुनै काजै पाएको छैन भनेपछि त्यो अनुगमनको पैसा हो कि सबै हो यसरी चाहिँ बाँडेर खाने वा कर्मचारीलाई इन्सेन्टिभको रूपमा प्रयोग गर्ने सबै पैसा खर्च हुन्छ तर अनुगमन चाहिँ हुँदैन त्यो खालको समस्या छ अर्को समस्या चाहिँ हामीले थर्ड पार्टी इभ्यालुएसन थर्ड पार्टी मोनिटरिङ चाहिँ एकदमै कम गर्छौँ मोनिटरिङ इभ्यालुएसनमा जनताको सरकारवालाको सहभागिताको तह कमजोर छ मोनिटरिङ इभ्यालुएसन कुन निकायको मूल काम हो भनेर ऐन कानुनले तोकेको अवस्था छैन कानुनी व्यवस्थाको अभाव छ अनुगमन गरेर समस्या पहिचान गरेर सुधार गर्न भन्दा पनि भिजिट गर्न यसो फ्रेस हुन जाने हिसाबले समस्यालाई सल्भ गर्ने हिसाबले गरिँदैन अनि त्यहाँबाट आएपछि प्रतिवेदन दिने भन्छ त्यो प्रतिवेदन खालि पेस्की फर्चुट भएर गर्न मात्रै प्रयोग हुन्छ त्यसलाई कार्यान्वयन गर्ने गरिकन कसैले पनि अभिलेख पनि राख्दैन कार्यान्वयन पनि गर्दैन अब मूल्याङ्कनका वस्तुगत वैज्ञानिक विधिहरूको प्रयोग नहुँदाखेरि पनि वास्तविक मूल्याङ्कन भएको छैन मूल्याङ्कनका आधारहरू पनि वस्तुगत वैज्ञानिक छैनन् होइन र यो हामीले गर्ने गरेको एमड्याक एनड्याक अनि चौमासिक अर्धवार्षिक वार्षिक समीक्षाहरू यिनीहरू पनि कर्मकाण्डी खालका मात्रै छन् औपचारिकता निर्वाह गर्ने खालका मात्रै छन् वास्तविक मूल्याङ्कन हुने गरेको छैन र मूल्याङ्कनका आधारमा फिडब्याक अर्को नीति बनाउँदा फिडब्याक लिने चलन छ एकदमै कमसल छ कमजोर छ लिँदै लिँदैन यस्ता खालका समस्याहरू छन् समाधान गर्न तपाईँले त्यसलाई टक्क उल्टाएपछि हुन्छ ल 35 मिनट पनि गइसकेछ है अब आज यो च्याप्टर पनि सकियो तपाईँहरूलाई अब मैले यो सबै क्वेसन माधवजीलाई पठाइदिन्छु माधवजीले तपाईँहरूलाई यो क्वेसन पनि पठाइदिनुहुन्छ र मसँग भएको मेटेरियलहरू पनि मैले तपाईँहरूलाई मारुजीलाई पठाइदिन्छु, तपाईँहरूले पहिले लिनुभएको छ एन्ड आउट्स भने द्याट्स फाइन, लिनुभएको छैन भने अब मसँग भएको कुराहरू पठाइदिन्छु, त्यहाँबाट कसरी हो लिनु होला तपाईँहरूले। यति भन्दै आज बिदा भएँ, अनि भोलि र पर्सि दुई दिन सायद मेरो क्लास हुँदैन, तपाईँहरूलाई अर्को कुनै टपिक गर्नु भन्नु पर्ला। माधवजी हुनुहुन्छ? माधवजी, हेलो हेलो, माधवजी,